Love. सुब्बा देउराली म्युजिक प्रालीको प्रस्तुतिमा गुल्मीको जुहाङ पाँच तल्लो हटियामा जन्मनु भएका बुद्ध गोतामेको वास्तविक जीवनमा आधारित एल्बम रुने मन छ धोको फेरी फेरी बुद्ध गोतामे र पुनकला बिसी शब्द सिर्जना बुद्धराज विवश लय बुद्ध गोतामे एरेन्जर यमन खनाल पीआरबीटी 6054-5251 उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली प्रबन्धक यमन खनाल 9849-40400 सुपा देउराली म्युजिक प्राली मार्फत सर्वत्र बजारमा उपलब्ध छ बुद्ध गोतामेको रुने मन छ धोको फेरी फेरी